कार्यक्रम अर्पण बसमा स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। अर्पण बस हरेक हप्ताको बुधबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्छ। आज हामी उपस्थित भएका छौँ नयाँ श्रृङ्खलामा। आजको श्रृङ्खलामा हामी संस्थागत विद्यालय अभिभावक सङ्घको जिल्ला अधिवेशन यही जेठ 17 गते हुँदैछ। अधिवेशनको विषयमा त्यसै गरी संस्थागत विद्यालयमा अभिभावकको भूमिका कस्तो रहेको छ हुनुपर्छ यो विषयमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र नेउपानेसँग। आज हामी यिनै विषयमा रहेर कुराकानी गर्नेछौँ। कुराकानीका लागि स्टुडियोमा राजेन्द्र नेउपाने हुनुहुन्छ। सुरुमा राजेन्द्र सरलाई स्वागत छ रेडियो अर्पणको अर्पण बस कार्यक्रममा। धन्यवाद। आराम हुनुहुन्छ? ठिकै छु। अधिवेशन कतिको लागेको छ? अब 17 गति हुँदैछ। अधिवेशन लाग्ने भन्दा नि हामी अधिवेशनको तयारीमा छौँ। अहिले तयारीको अन्तिम अवस्थामा छौँ। त्यो हिसाबले व्यस्त नै छु। के छ अधिवेशनमा अब होला नि? अब अध्यक्ष लग्ने, उपाध्यक्ष लड्ने, यस्ता पदमा अब प्रतिस्पर्धा चलिरहेको होला। प्रतिस्पर्धा त हुन्छ नै, त्यो स्वाभाविक पनि हो। सबै साथीहरू नेतृत्वमा आउनलाई खोज्नु पनि त्यस्तो त्यसलाई हामीले स्वाभाविक रूपमा बुझ्नुपर्छ। तर त्यसरी कोही साथीहरूले म यसमा यो यही गर्छु भनिहालेको स्थिति चाहिँ छैन। अब को को आउनुहुन्छ, अब त प्रतिनिधि आइसकेपछि अब सायद भरेभोलि साथीहरूको धारणा आउला बाहिर। के छन् तयारीका सन्दर्भमा यहाँले के गरिराख्नु भएको छ? तयारीको विषयमा हामी अहिले यो स्काई राइडर इङ्ग्लिस बोर्डिङ स्कुलमा हामी यो अधिवेशन गर्दैछौँ। यसपालि प्रतिनिधि सबै विद्यालयमा हामीले पदाचार गरिसकेका छौँ र विद्यालयबाट प्रतिनिधिहरू आउने क्रम हामीलाई टिपाउने क्रम जारी छ र धेरै जसो उहीदेखि आउने कुरो हामीलाई जानकारीमा आएको छ। त्यो हिसाबले हामी तयारी छौँ। अरू हामीले गर्नुपर्ने आन्तरिक तयारीहरू मन्त्री व्यवस्थापनदेखि लिएर अरू चाहिँ हामीले अब त्यसलाई करिब करिब हामीले अब अन्तिम अवस्थामा हामी पुगेका छौँ, तयारी भइसकेको छ। यहाँ अभिभावक सङ्घको अध्यक्ष हुनुहुन्छ, संस्थागत विद्यालयको कुराकानी गरौँ। संस्थागत विद्यालयको अवस्था यहाँले बुझेको अर्थमा कसरी बुझ्नु भएको छ? अवस्था कस्तो छ? अब यसो तपाईँको संस्थागत विद्यालयको अवस्थालाई हामीले हेर्नुपर्दा यो के तपाईँको संस्थागत विद्यालय किन जन्मियो भन्नेबाट सुरु गर्नुपर्ने हुन्छ। वास्तवमा राज्यले शिक्षालाई निशुल्क गर्नुपर्छ भनेर लागि परेको छ, तर पनि दिनानुदिन निजी विद्यालयहरू बढिने क्रम छ होइन। त्यस कारणले गर्दा यो निजी विद्यालय कसैको पनि रहर होइन, यो अहिले बाध्यता हो। किनभने सरकारी विद्यालयहरूमा देखिएको एउटा खालको नैराश्यता होइन, त्यहाँ जुन खालको शिक्षाको लागि, जुन खालको चाहिँ आफ्नो बाबु नानीको भविष्यको लागि जस्तो खालको शिक्षा अभिभावकले चाहेका छन्, समयले माग गरेको छ, त्यो खालको शिक्षा हामीले सरकारी विद्यालयबाट यथेष्टमा प्राप्त गर्न सकेनौँ। यसको अर्थ सरकारी विद्यालयमा ठिक छैन भन्न खोजे होइन, तर पनि त्यहाँ हामीले सोचे जस्तो हुन सकेन र निजी विद्यालयमा हामी जान बाध्य भयौँ, जहाँ शुल्क तिरेर हामी गइरहेका छौँ। र पनि हामीले खोजेको जस्तो भन्दा पनि त्योभन्दा यो केही बेटर छ भन्ने हिसाबले मात्रै हो। र हामीले खोजेको सम्पूर्ण चिजहरू चाहिँ निजी विद्यालयमा छन् त्यो होइन। सामुदायिक विद्यालय भन्दा निजी विद्यालय गुणस्तरीय छन्, तुलनात्मकमा त्यो देखिन्छ। त्यस कारण त्यसको पछि हामी लागेका हौँ। तर जुन खालको हुनुपर्ने हो त्यो खालको चाहिँ छ भनेर मैले यहाँबाट भनिरहन सक्ने अवस्था चाहिँ छैन। संस्थागत विद्यालय जुन अहिले आकर्षण बढिराखेका छन् नि अभिभावक विद्यार्थीहरू, त्यो जुन पर्याप्त रूपमा पाउनुपर्ने छ या छैन? अहिले तपाईँको आकर्षण बढेको भन्नुभन्दा पनि यो मैले अघि यहाँलाई भने नि, यो एउटा चाहिँ हाम्रो बाध्यता पनि हो भन्ने कुरो बुझ्न जरुरी छ। किनभने मान्छेले नि शुल्क पढाउन पाउँदा पाउँदै किन शुल्क तिरेर मान्छे पढाउन तयार भयो त नि, एउटा सोच्नुपर्ने विषय छ। सक्नेले पढाउने भए, नसक्ने फेरि त्यही सामुदायिकमै जाने भए, यो अलिकति प्रतिस्पर्धात्मक रूप पनि देखियो क्या पछिल्लो समयमा? त्यो देखिएको छ, त्यो देखिएको छ। तर यहाँ बुझाइ पनि मान्छेको त्यस्तै छ, किन भन्दा निजी विद्यालय भनेको चाहिँ हुने खानेले पढाउने, अनि तपाईँको सरकारी विद्यालय भनेको हुँदा खानेले पढाउने जस्तो देखिएको छ। तर त्यो त्यसो होइन। तपाईँको निजी विद्यालयमा पनि तपाईँको चाहिँ गरिबका बच्चाहरू पढेका छन्, तपाईँको चाहिँ असहायका बच्चा नि पढेका छन् होइन। एउटा चाहिँ दैनिक जवाबदारी गर्ने पनि निजी विद्यालय पढाएका छन्। त्यो किन भन्दा तपाईँको एउटा हरेक मान्छेले आफ्नो बाबु नानीको, आफ्नो छोराछोरीको उज्जवल भविष्यको चाहिँ उसले चाहन्छ। त्यसको लागि उसलाई एउटा राम्रो शिक्षा दिनु एउटा अभिभावकको कर्तव्य हुन्छ। त्यो कर्तव्य निभाउनको लागि उसले आफू आधा पेट खाएर पनि आफ्नो बाबु नानीहरूलाई उसले राम्रो शिक्षाको खोजीमा त अभिभावक हुन्छ नै। त्यस कारणले उसले त्यो निजी विद्यालय लान बाध्य छ। त्यस कारणले हामीले यसरी बुझ्नुपर्छ कि निजी विद्यालय एउटा अभिभावकको बाध्यता हो। यदि राज्यले त्यो खालको त्यो एउटा चाहिँ राम्रो क्वालिटी दिने सामुदायिक विद्यालयहरूको निर्माण गर्ने एउटा चाहिँ जुन खालको लगानी गरिरहेको छ राज्यले सामुदायिक विद्यालयमा सरकारी शिक्षा क्षेत्रमा त्यसलाई राम्रोसँग सदुपयोग गर्ने र हामीले खोजेको जस्तो चाहिँ शिक्षा यदि सामुदायिक विद्यालयले पाउँछ भने कोही पनि अभिभावकले निजी विद्यालय लगेर पढाउँदैन। नामका लागि मात्रै निजी विद्यालय लगेको अभिभावकले होइन, यो कुरो पहिला हामीले बुझ्नु जरुरी छ। तब विद्यार्थीको भविष्यको लागि एउटा क्वालिटीको शिक्षाको लागि लान्छ भने उसले वास्तवमा त्यसलाई चाहिँ हामीले भएर लगेको हो, यो चाहिँ सम्पन्न हो भनेर बुझ्नु। त्यस्ता कतिपय उदाहरण पनि छन् सामुदायिक विद्यालयबाटै नाम कमाएका व्यक्तिहरू त्यही स्कुलमा पढेर त्यही विद्यालयमा पढेर, हजुर त्यस्ता उदाहरण पनि छन् नि त फेरि छन् अहिले अहिले म त तपाईँको यो मैले निजी विद्यालय मात्रै राम्रा छन् सरकारी विद्यालय राम्रा छैनन् भनिरहेको छैन। निजी सरकारी विद्यालय राम्रो बनाऊ त्यो गर्न सक्यो भने निजी विद्यालय आवश्यकता छ नै भन्नु पर्दैन। हामीले निजी विद्यालयको हामीले वकालत गर्नै पर्दैन र अहिले हामी वकालत पनि गरिरहेका छैनौँ। हिजो अहिले निजी विद्यालय चलाउने अधिकांश चाहिँ सञ्चालकहरू तपाईँको हिजो सरकारी विद्यालय पढेर आएकै छन् र अहिले पनि धेरै मान्छेहरू हामी देख्छौँ सरकारी विद्यालयमा छन्, नभएका होइनन्। तर हामीले हेर्दाखेरि तपाईँको एकाध मान्छेलाई हेरेर हामीले कुरा गर्नुभन्दा पनि समग्रमा के छ तपाईँहरूले हेर्ने हो, त्यो समग्रमा हेर्न पर्दा अहिले निजी विद्यालयपट्टि मान्छेहरू बढी छन्। अलिकति समयको मागलाई थोरै भए पनि त्यहाँ एड्रेस भएको छ, कस्तो शिक्षा खोजेको छ अहिलेको समयमा अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति छ, त्यो खालको चाहिँ भएको हुनाले मान्छेले त्यो थोरै बढी देखिएको हो। तर सरकारी विद्यालयलाई सुधार्ने हो भने सरकारी विद्यालयको पठन पाठन राम्रो बनाउने हो भने हामीले निजी विद्यालयको वकालत गर्नुपर्ने आवश्यकता देख्दिनँ म। जुन अहिले अङ्ग्रेजी माध्यमकै कुरा छ, हजुर सामुदायिक विद्यालय पनि त्यो लागू भएको खण्डमा सामुदायिक विद्यालयतर्फ पनि जुन पहिलाको आकर्षण थियो त्यो फेरि पूर्ति हुन्छ त्यो आशा गरौँ। तर पनि के छ भने अङ्ग्रेजी विषय अङ्ग्रेजी पढाउनु नै ठुलो चिज हो भन्ने चाहिँ मलाई लाग्दैन। किन भन्दा निजी विद्यालयमा गएर अङ्ग्रेजी विषय मात्रै राम्रो हुन्छ भन्ने कुरा होइन। तपाईँको अङ्ग्रेजी विषय अङ्ग्रेजी नपढाउँदा पनि तपाईँको इङ्ग्लिस सब्जेक्ट तपाईँको चाहिँ सरकारी विद्यालयमा लगाइदिएर मात्रै भएन, हामीले सरकारी विद्यालयमा सब्जेक्ट इङ्ग्लिस सब्जेक्ट इङ्ग्लिस माध्यम मात्रै अब अप्नाएर भएन कि तपाईँको अङ्ग्रेजी माध्यम चल्ने खालको चाहिँ तपाईँको त्यहाँ जनशक्ति छ कि छैन, अङ्ग्रेजी माध्यममा सो विद्यालय चलाउन सक्छ त्यो पहिला तयार हुनु पऱ्यो, त्यो खालको चाहिँ तपाईँको चाहिँ वातावरण बन्यो भने त अवश्य पनि हुन्छ नि। अब त्यो निजी विद्यालय पनि अहिले यो प्रतिस्पर्धात्मक रूपले बढेको छ नि, हजुर यसलाई चाहिँ कसरी लिनुहुन्छ? अब कुनै एउटा विद्यालयबाट छुटिएर जाने अलिकति प्रतिशोधको हिसाबले अर्को निजी विद्यालय खोलिदिने, यो प्रतिस्पर्धा नै छ अभिभावकसँग कसरी हेर्छ? होइन एकदम हामीले त यो धेरै आवाज उठाएका छौँ। हेर्नुहोस् एउटा त्यो के कुरो के छ भने निजी विद्यालयहरूमा धेरै कुराहरू सच्याउनु पर्ने जरुरी छ र हामी त्यसमा लागि परेका छौँ। हिजोदेखि हामीले आवाज उठाउँदै आइरहेका छौँ, सच्याउनलाई पहल पनि गरिरहेका छौँ र केही उपलब्धि भएका पनि छन्। तपाईँको चाहिँ अस्वस्थ प्रतिस्पर्धा जुन छ एउटा बोर्डिङ स्कुलहरूमा देखिएको हो तपाईँको चाहिँ त्यो एउटा चाहिँ तपाईँको एकदमै हटाउनु पर्ने विषय हो। अस्वस्थ प्रतिस्पर्धाहरू उहाँहरू गर्नुहुन्छ, त्यहाँ करेसा जोडेर विद्यालयहरू जन्माउनुहुन्छ होइन, त्यो कति समय र आवश्यकताले जन्मिनु पऱ्यो विद्यालयहरू, कसैको रहरमा चाहिँ विद्यालयहरू जन्मिनु भएन भन्ने हाम्रो भनाइ हो। र अहिले चाहिँ तपाईँको चाहिँ तपाईँको शैक्षिक सत्रको सुरुमा एउटा विद्यालयबाट अर्को विद्यालयमा बच्चा लानलाई उहाँहरू अस्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ होइन, एउटा चाहिँ मित्रभावको व्यवहार नगरिकन एउटा चाहिँ शत्रुताको व्यवहार गर्नुहुन्छ, त्यसले चाहिँ के छ भन्दा तपाईँको विद्यार्थीमा एउटा खालको चाहिँ प्रभाव पर्छ, क्वालिटी आउँदैन। त्यो विषयमा चाहिँ निजी विद्यालयहरूले सोच्नु पर्नेछ, उहाँहरूले स्वस्थ प्रतिस्पर्धा गर्न सिक्नु पऱ्यो। क्वालिटी आउँदैन जुन यो प्रतिस्पर्धा एउटा निजी विद्यालयलाई एउटा आरोप पनि छ, फेरि अभिभावक त्यसमै लाग्छन्, बढी आर्थिक कारोबार हुन्छ निजी विद्यालयमा त्यसैले यो खोलेको भन्छन्। यो रोक्नको लागि अभिभावक सङ्घले यहाँले पहल गरिराखेको भन्नुभएको छ, कहिलेसम्म यो प्रतिस्पर्धा हुने? होइन यो त तपाईँको ट्याक्कै मेटिएर जाला भनेर त हामी भन्न सक्दैनौँ होइन, तर यो यसको चाहिँ न्यूनीकरण हुनु पऱ्यो भन्ने कुरा हो। किन प्रतिस्पर्धा त हुन्छ, प्रतिस्पर्धै हुँदैन भन्ने कुरा त स्वच्छ गर्नुहोस् प्रतिस्पर्धा, एउटा तपाईँ क्वालिटी दिएर आफूपट्टि आकर्षण गर्नु पऱ्यो नि विद्यालयहरूले होइन। अस्वस्थ प्रतिस्पर्धा उसले चाहिँ तपाईँको चाहिँ यसो गर्यो भने म यसो गर्छु भनेर चाहिँ अर्को खालको चाहिँ एउटा विकृतिको भित्राउनु भएन होइन। एउटा राम्रो क्वालिटी दियो भने राम्रो शिक्षा दियो भने त हामीले देखाएको छौँ नि, अहिले पनि कतिपय स्कुलहरू औँलाउन गर्न सक्ने स्कुलहरू छन् नि, उहाँले क्वालिटी दिनुभएको छ अनि त्यसरी उहाँ जान सबैजना अभिभावकहरू मर्यादा तयारका छन्, आफ्नो बाबु नानी पठाउन विद्यार्थी पढ्न जान त्यहाँ तयार भइरहेका छन्, तर उनीहरू ठाउँ भइरहेका छैन। त्यस्ता कति एक दुईवटा छन् ना हातमा गर्नु पर्दाखेरि अरू त्यस्तै पछाडि परेको के, यसले शिक्षामा कस्तो प्रभाव पार्छ? प्रभाव पार्छ नि, म त्यही कुरो भनिरहेको छु कि त्यो खालको पर त्यो होइन कि सबैले क्वालिटी दियो भने तपाईँको चाहिँ तपाईँको क्वालिटीलाई हेरेर जाने तर तपाईँ अर्को कुरो तपाईँलाई भनौँ, सबै अभिभावकहरू बुझेका त छैनन्, सबै खालका मान्छेहरू चाहिँ अभिभावकमा छन् होइन, कतिपय अनपढ तपाईँको चाहिँ अक्षर नचिनेका मान्छे पनि तपाईँको अभिभावक छन्, उसलाई थाहा हुँदैन कि कहाँ कस्तो खालको शिक्षा भइरहेको छ। त्यसै कारणले जसले स्कुल चलाउनु भएको छ, जो शैक्षिक क्षेत्रमा लाग्नु भएको छ, उहाँले त्यो कुरा बुझ्नु पऱ्यो नि। हामीले क्वालिटी दिएर मात्रै मन जित्नुपर्छ है, हामीले क्वालिटी बनायो भने त्यो स्थायित्व हुन्छ है भन्ने कुरो बुझ्नु पऱ्यो। तपाईँको चाहिँ एउटा झुटो आश्वासन दिने मान्छेसँग अस्वस्थ प्रतिस्पर्धा गर्ने होइन, त्यो गरेर तपाईँको कति दिन चल्छ? त्यस्तो क्वालिटी पनि आउँदैन, एउटा विद्यार्थीको भविष्य पनि तपाईँको भोलि अन्धकारतिर धकाइदिन्छ। यो कुरो सञ्चालकहरूले एकदम सिरियसली लिनुपर्छ। कुनै विद्यालयमा हजारभन्दा माथि विद्यार्थी छन्, कुनैमा 150-200 यो अवस्था पनि हुन्छ। हजुर छ, जति तपाईँको विद्यार्थी छन् त्यो विद्यार्थीको सङ्ख्या तपाईँको चाहिँ एउटा चाहिँ आफ्नो चाहिँ स्तर हेरेर चलाउनु पऱ्यो। तपाईँको चाहिँ 150-200-300 विद्यार्थी हुने मान्छेले किन मावि चलाउनु पऱ्यो? त्यो आवश्यकतै होइन। त्यहाँ आयो तपाईँको चाहिँ उसले जति चल्छ त्यति उसले राम्रोसँग चलाओस् भन्ने हाम्रो धारणा हो। विद्यालय जति चल्छ त्यसले व्यवस्थित ढङ्गले चलोस्, अनि त्यहाँ काम गर्ने शिक्षक कर्मचारीहरूको पनि चाहिँ तपाईँको एउटा चाहिँ भोलि जागिरको सुनिश्चितता होस्, एउटा सञ्चालकको लगानीको पनि सुनिश्चितता होस्, र अभिभावकले पनि आफूले खोजे जस्तो आफ्नो बाबु नानीको शिक्षामा त्यो खालको गुणस्तर पाओस् भन्ने हाम्रो चाहना। यसमा अब मापदण्ड पनि होला नि, मापदण्डभित्र रहेर पनि गर्नुपर्छ। कतिपय अहिले बिना दर्ता पनि चलिराखेको अवस्था छ, त्यसमा पनि अभिभावक लगेर विद्यार्थीलाई खाँद दिन्छन्। तपाईँलाई मैले भनिनँ अघि, सबै अभिभावकहरू त्यो ढङ्गले बुझ्ने हुँदैनन्। यो सम्बन्धित निकायले हेर्नु पऱ्यो, हामीले शिक्षा कार्यालय बारम्बार भनेका छौँ, र अहिलेको पछिल्लो समयमा शिक्षा कार्यालयले यसमा अलिक बढी चासो पनि राखेर केही विद्यालयलाई कारवाही गर्ने, चिठी गर्ने, पत्रचार गर्ने काम पनि गरेको छ। तपाईँको कुन विद्यालय दर्ता छैन भन्ने कुरो आम अभिभावकले बुझ्ने विषय हुँदैन। एकाध मान्छेहरूले बुझ्नु होला होइन, तर सबै अभिभावकले यो विद्यालय एउटा तपाईँको चाहिँ एउटा समाजमा एउटा स्थापित भएर एउटा विद्यालय चलेको छ होइन, त्यहाँ पठन पाठन हुन्छ, उसले यति मात्रै बुझेको हुन्छ कि मेरो बाबु नानी म त्यहाँ पठाउँछु, ऊ माग्न आएको छ, उसले दिन्छ। तर उसलाई थाहा हुँदैन यो कहाँ दर्ता हुनुपर्ने, कहाँ हुनुपर्ने। तपाईँ हामी देखेछौँ नि पहिला काठमाडौँमा तपाईँको एसएलसी दिइसकेको बेलामा एसएलसी दिएको विद्यार्थीको भोलि तपाईँको चाहिँ मार्कसिट सर्टिफिकेटै नआउने स्थिति पनि भयो नि होइन, अन्त एसएलसी दिनैबाट वञ्चित पनि भयो नि कतिपय विद्यालयहरू तपाईँको चाहिँ विद्यालय दर्तै नभएको कारणले गर्दाखेरि पनि त्यो स्थिति एउटा त तपाईँको देशको राजधानीमा त्यो स्थिति हामीले हिजोसम्म देखेको हो, सायद अहिले पनि हामीले अझ राम्रोसँग त्यहाँ खोजी गऱ्यौँ भने त्यहाँ देख्न सक्छौँ। त्यस कारणले गर्दा त्यो हो, अभिभावकभन्दा पनि विद्यालय सञ्चालकले र सम्बन्धित निकायले कहाँ कहाँ विद्यालय दर्ता हाम्रा विद्यालय चलेका छन् र हामीले त्यहाँ अनुगमन गऱ्यौँ गरेनौँ भन्ने कुरो त सम्बन्धित निकायले पनि चासो राख्नुपर्ने हुन्छ। एउटै गाउँमा दुईवटा विद्यालय पनि हुने अवस्था छ, एउटै गाउँमा नभन्नुहोस् न तपाईँ, हामी यहीँ हेरौँ, विद्यालय विद्यालय जोडिएका छन्, त्यो आवश्यकता हो कि होइन? त्यही त, यो आवश्यकता ठान्दैन अभिभावकसँगले, अहिले त्यो त आवश्यकता होइन नि, आवश्यकता तपाईँको एकापट्टि विद्यालयमा 500 विद्यार्थी छ, अर्को विद्यालयमा 200 विद्यार्थी छ तपाईँको त्यहाँ, अनि त्यो विद्यालय जोडिएर बस्यो भनेको छ, त्यो आवश्यकता हो? त्यो त आवश्यकता होइन नि, उहाँहरूको अस्वस्थ प्रतिस्पर्धा नै त्यहीँनिर हो। संस्थापन पक्ष भनौँ न, अब स्थापना गर्नेलेसँग प्रतिस्पर्धा अथवा दुश्मनी मोल्नको लागि अब जसरी बुझाउनु, अब यो अभिभावक सङ्घले खेलेका भूमिका के छन् संस्थागत विद्यालयमा? होइन, मैले अघि यहाँलाई गठनदेखि लिएर होइन, यो यिनै निजी विद्यालयहरूमा देखिएका विकृति, यिनै विसङ्गति र यिनी व्यवस्थित गर्नको लागि अभिभावकको ठाउँबाट केही पहल गर्न सकिन्छ कि भनेर मात्रै अभिभावक सङ्घ गठन भएको हो, र यसले आफ्नो स्थापना कालदेखि यिनै विषयमा आवाज उठाउँदै आएको छ, कुन कुन विद्यालयहरू दर्ता भएका छन्, कुन छैनन् होइन, कहाँ कस्तो खालको छ, पूर्वाधार के छ विद्यालयको, हामी हिजो अनुगमनमा पनि हिँड्ने गरेका छौँ विद्यालयको, त्यो अनुगमनलाई हामीले धेरै ठाउँमा देख्ने गऱ्यौँ कि विद्यालयहरू साँच्चै नै तपाईँको हेर्दा त्यस लाग्दो ढङ्गले चलेका छन्, एकदम दयनीय अवस्थामा विद्यालयहरू चलेका छन् होइन, तपाईँको टिनका छाना मुनि तपाईँको टाउको ठोकिने टिनका छाना मुनि हिजो विद्यालय चलेको अवस्था हो होइन, तपाईँको साना साना झुपडीहरूमा तपाईँको एउटा अँध्यारो कोठामा एउटा कुनै पूर्वाधार बिना तपाईँको विद्यालयहरू सञ्चालन भएको अवस्था हो, तर अहिले त्यो धेरै सुधार छ, त्यो चाहिँ हामीले भन्न सक्छौँ, किनभने हामीले पनि आवाज उठायौँ, सम्बन्धित निकायले पनि त्यसलाई चाहिँ अलिकति सिरियसली लियो होइन, र अहिले चाहिँ केही सुधार भएका छन्, अहिले हिजोका झुपडीहरू आज वास्तवमा बिल्डिङ बनिसकेका अवस्था छन् धेरै ठाउँमा, तर पनि जुन ढङ्गले हुनुपर्ने हो र सबै ठाउँमा हुनुपर्ने हो त्यो चाहिँ भइसकेको अवस्था छैन, र हरेक विद्यालयमा तपाईँको चाहिँ एउटा भौतिक पूर्वाधारदेखि लिएर गएर उसको चाहिँ शैक्षिक तपाईँको चाहिँ एउटा वातावरण, त्योभित्र तपाईँको चाहिँ खेलकुदका कुराहरू, अतिरिक्त क्रियाकलापका कुराहरू होइन, एउटा त तपाईँको रिजल्ट, तपाईँको चाहिँ नतिजाका कुराहरू, यी सबै चिजहरूमा कसरी चलिरहेको छ विद्यालय, एउटा साँच्चै नै एउटा विद्यालय विद्यालयको ढङ्गले चलेको छ कि एउटा छैन भनेर चाहिँ हामीले त्यसमा निगरानी गर्ने, अनुगमन गर्ने, सुझाव दिने, र कतिपय ठाउँमा चाहिँ हामीले त्यसलाई चाहिँ समाधान गर्ने उपायहरू पनि दिने होइन, र सम्बन्धित सबै सरकारवालाहरूलाई घचघचाउने काम अभिभावकले गरेको छ, र यसका सुधारका लक्षणहरू केही देखिएका छन्, केही सुधार भएका छन्, तर यसलाई राज्यले जुन ढङ्गले लिनुपर्ने हो त्यो राज्यले पनि लिइरहेको अवस्था छैन, हिजो तपाईँको यत्र तपाईँको चाहिँ छरिएर मन लाग्ने रूपमा तपाईँका चाहिँ निजी विद्यालयहरू खुले, तर त्यसलाई व्यवस्थित गर्ने नाममा राज्यले कुनै पनि काम गर्न सकेन होइन। त्यो एउटा राज्यको आफ्नो कमजोरी आफ्नो ठाउँमा छ, तर पनि हामी अभिभावकको ठाउँबाट हामीले जुन जति गर्न सकिन्थ्यो त्यो गर्दै आइरहेका छौँ र त्यसले केही सकारात्मक सुधारहरू पनि भएको हामीले देख्छौँ। बेला बेलामा निजी विद्यालयमा शुल्क बढिरहन्छ नि, यसलाई चाहिँ कसरी लिने अभिभावकले? होइन, तपाईँको एउटा चिज के हो भने निजी विद्यालय हामीलाई थाहा छ, निजी विद्यालयहरू अभिभावकले तिरेको शुल्कबाटै चल्छ भन्ने कुरामा त्यो चिज हामीलाई पनि थाहा छ। तर पनि के छ भने हिजो मनलागी ढङ्गले विद्यालयहरू चले, मैले अघि भने नि तपाईँलाई, यो भित्र विकृतिहरू भित्रिए, विसङ्गतिहरू भित्रिए, मनोमानी ढङ्गले विद्यालयहरू चल्न थाले होइन। र सञ्चालकहरूको चाहिँ आफ्नो इच्छाले विद्यालयहरू जसरी चलाउन मन लाग्छ उसरी उनीहरू चलाउन थाले, र त्यो चाहिँ एउटा विद्यार्थीको भविष्यमाथि नै कतै खेलबाड त हुने होइन भन्ने ढङ्गले वास्तव अभिभावक जन्म भएको हो नि त अहिलेसँगको। अनि त्यस कारणले गर्दा हो तपाईँको शुल्कको कुरा उठ्छ, तर यसलाई शुल्कलाई व्यवस्थित गर्न सबै विद्यालयको समान हुन पऱ्यो शुल्क, र त्यहाँ सबै विद्यालय काम गर्ने कर्मचारी शिक्षकहरूको चाहिँ एउटा चाहिँ व्यवस्थापन चाहिँ तपाईँको राम्रो हुनु पऱ्यो होइन। उहाँहरूको त्यहाँ सेवा सत्र सुविधाहरू चाहिँ उहाँहरूले राम्रो दिनु पऱ्यो, एउटा चाहिँ आधा पेट खाएर भोको शिक्षकले एउटा विद्यार्थीलाई राम्रो शिक्षा दिन्छ भन्ने कुरा हामी विश्वास गर्न सक्दैनौँ। त त्यो थाहा छ र हाम्रै शुल्कले चाहिँ त्यो त्यति पाउने हुने थाहा, तर त्यो हाम्रो तिरेको शुल्क त्यहाँ चाहिँ तपाईँको सदुपयोग हुनु पऱ्यो, अभिभावकसँग चाहिँ शुल्क लिने शिक्षक तर्फ दिने नाउँ, तर त्यो त्यहाँ नपुगिकन त्यो बाहिर सञ्चालकै गोजीमा भरिने हो कि भन्ने हामीलाई आशंका हो। त त्यो चिजहरूलाई हामीले अलि न्यूनीकरण गर्नको लागि हामी सबै सरकारवालालाई एकै ठाउँमा राखेर छलफल गरेर बहस गरेर मात्रै यस्ता गतिविधिमा हामी निर्णय लिने गरेका छौँ, हामी त्यसमा सहमति। अब सञ्चालनमा अलिकति अप्ठ्यारो पऱ्यो भन्ने शुल्क बढाउने, अभिभावक फेरि लचिलो भनेर तिर्न बाध्य हुने, यो परम्परा होइन। एउटा चिज चाहिँ के हो भने त्यो हामीले उनीहरूले शुल्क वृद्धि गर्न पऱ्यो भन्ने बित्तिकै कहीँ पनि शुल्क वृद्धिमा हामी सहमत भएका छैनौँ। हामीले अहिले भनिहालेका छौँ तपाईँहरूको चाहिँ आर्थिक पारदर्शिता तपाईँहरू पहिला हुनु पऱ्यो, तपाईँहरूले आफूलाई पहिला पारदर्शी बनाउनुहोस्, तपाईँको आर्थिक कुरालाई बाहिर ल्याउनुहोस्, तपाईँका हरेक खर्चका चाहिँ तपाईँको चिजहरू बाहिर ल्याउनुहोस्, तपाईँको आम्दानीका स्रोतहरूलाई बाहिर लिएर आउनुहोस्। साँच्ची नै एउटा विद्यालय चलाउनलाई अपुग भएको छ भने हामीले तिर्नुपर्छ, किन भन्दा हामी पैसा तिरेरै पढाउँछौँ भनेर विद्यालय पठाएका हौँ, त्यो कुरा हामीले भुलेका छैनौँ। तर उहाँलाई जतिखेर मन लाग्यो जति मन लाग्यो त्यति शुल्क वृद्धि गरेको भरमा अहिले अभिभावकले त्यसरी शुल्क वृद्धिमा सहमत भएको पनि छैन, बढाएको पनि छैन, र हामी त्यसरी त्यसलाई हामी समर्थन गरेर हिँड्न सक्ने पक्ष क्वालिटीको अनुसार दिनु पनि पर्छ होइन। त्यो तपाईँ उसले सेवा दिन्छ भने सेवाको शुल्क त तिर्नु पऱ्यो हामीले होइन, किन नत्र त हामीले भन्यौँ नि अघि त्यो त राज्यले सोच्नु पर्ने थियो, राज्यले शुल्क नि शुल्क सोच्छ भने राज्यले सबैतिर सबैलाई समेट्न सक्नु पर्थ्यो। जब राज्यले त्यो गर्न सकेर हामी आफ्नै पैसा तिरेर हामी आफ्नो बाबु नानी पढाउँछौँ भनिसकेपछि र निजी विद्यालय लगिसकेपछि सेवा अनुसारको शुल्क त तिर्नु पऱ्यो, तर हामीले तिरेअनुसारको सेवा शुल्क तिरेअनुसारको सेवा पाइयो कि पाइएन त्यो चाहिँ मेजर कुरा हो। त्यही कारण पहिला हामीले पाउने सेवाको बारेमा ग्यारेन्टी हुनु पऱ्यो नि। अहिले छ कि छैन त्यो अनि अहिले मैले भने नि अहिले हामी पुरै छ भन्न सक्दैनौँ, तर पनि हिजो जुन ढङ्गको थियो त्योभन्दा धेरै राम्रो चाहिँ भएको छ, तर यसलाई चाहिँ हामीले भोलिको दिनमा अझ यसलाई व्यवस्थित गर्नलाई लागि पर्नु जरुरी चाहिँ छ। अझ बढ्ने भए यहाँहरूको सल्लाह, यहाँले भन्नुभयो जस्तै निजी विद्यालयमा अझ विद्यार्थी बढ्छन् यो हिसाबले, होइन विद्यार्थी बढ्ला अथवा निजी विद्यालयको सङ्ख्या घट्ला बढ्ला त्यो आफ्नो ठाउँमा छ होइन। भोलि राज्यले व्यवस्थित गर्न सक्यो भने भोलि घट्न पनि सक्छन्, राज्यले भोलि सामुदायिक विद्यालयतर्फ गरेको लगानीलाई अलिक ध्यानमा राखेर सरकारी विद्यालयहरूलाई अरू व्यवस्थित ढङ्गले चलाउने, तपाईँले अघि भने जस्तो अङ्ग्रेजी माध्यमको प्रयोग गर्ने त्यो खालको चाहिँ तपाईँको जनशक्ति पनि त्यहाँ दिने, एउटा साँच्ची नै सरकारी विद्यालयहरूलाई एउटा व्यवस्थित ढङ्गले गरेर गुणस्तरीय शिक्षा दिने खालको बनायो भने त कुनै पनि अभिभावक रहरले त तपाईँको निजी विद्यालय गएका होइन नि। तपाईँ लानुहुन्छ त्यो अवस्था आयो भने सामुदायिक विद्यालयमा आफ्नो मैले खोजेको जस्तो शिक्षा प्राप्त हुने भयो भने म किन नलाने, नलाने प्रश्नै छैन, सुरुमै मलाई जान्छु, तर त्यो खालको हामीलाई विश्वास हुने खालको सामुदायिक विद्यालय बन्नु पऱ्यो नि। अहिले हामीले सामुदायिक विद्यालयको एउटा हविकत देखेका छौँ होइन, कुन ढङ्गले सामुदायिक विद्यालय चलेका छन्, त्यहाँ कस्तो खालको पठन पाठन छन्, अनि म एउटा सामुदायिक विद्यालयमा पनि एउटा चाहिँ थोरै भए पनि इन्भल्भ भएको नाताले मैले त्यहाँको पनि केही कुराहरू बुझ्ने अवसर पाएको छु। त्यो ती चिजहरू चाहिँ म त्यहाँ सुधार हुनु पऱ्यो, वास्तवमा हुनुपर्ने त सामुदायिक विद्यालय नै हो, व्यवस्थित भइदिएर राज्यले चाहिँ लगानी गरेको चिज, राज्यले त्यत्रो ठुलो धनराशि खर्च गरेको चाहिँ क्षेत्र, त्यो क्षेत्र राम्रो भइदियो भने त निजी क्षेत्रलाई हामीले प्रोत्साहित गर्नुपर्ने कुनै आवश्यकता छैन नि। सामुदायिक विद्यालयले त्यो जुन निजीले दिन दिइरहेका छन् शिक्षा त्यो दिन सक्छ, त्योभन्दा राम्रो पनि दिन सक्छ र दिनुपर्छ भन्ने बनायो, किन निजीको नै पनि तपाईँको यथेष्ट छ भनेर म भनिरहेको छैन नि। अब यो शिक्षकको आन्दोलन संस्थागत विद्यालयमा बेला बेलामा भइरहन्छ, अभिभावकले चाहिँ के गरेका छ? अब पैसा तलब चाहिँ बढाउनु पर्ने माग गर्छन् शिक्षकले, पढाइ नै बन्द गरिदिन्छन्, अभिभावकले यसमा खेलेको भूमिका यसमा यसो हेर्नुहोस् है। अब यो के हो भने शिक्षकले मैले काम गरे अनुसारको चाहिँ तलब पाउनुपर्छ भन्नु नाजायज कुरो होइन, पाउनुपर्छ। मैले अहिले पनि भने खाली पेटले कसरी काम गर्न सक्दैन, त्यो उसलाई पेटभरि खानु दियो मलाई उसले सन्तुष्टि भयो उसले काम, त्यो चाहिँ वास्तवमा हुनैपर्ने चिज हो, त्यो पाउनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो। तर जुन खालको उहाँहरूको माग्ने प्रवृत्ति छ नि, शैली छ नि, त्यो चाहिँ गलत छ। उहाँहरू एउटा शिक्षक नैतिक शिक्षा पढाउने, उहाँहरू विद्यार्थीलाई चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ बाटो देखाउने मान्छे आफै भोलि सिकाइरहनु भएको छ बन्द र हडताल गर्न, स्कुल बन्द गरेर उहाँहरू घर बस्नु, यो प्रक्रिया गलत भयो। मैले उहाँहरूसँग प्रत्येक हरेकचोटि भन्छु कि तपाईँहरूको मागहरू जायज छन्, तपाईँहरूको स्थायित्व हुन पऱ्यो, तपाईँहरूको चाहिँ यो तपाईँको स्तर वृद्धि हुन पऱ्यो, होइन, तपाईँहरूको सबै चिजहरू ठिक छन्, नियुक्तिदेखि लिएर गएर उहाँहरूका चाहिँ भोलिका चाहिँ रिटायर हुँदाखेरिको समयका विषयवस्तु जोडिएका छन्, त्यो हुनुपर्छ, त्यो व्यवस्थित गरेर लानुपर्छ भन्ने कुरा हामी पनि सहमत हो। तर जुन ढङ्गले उहाँले विद्यालय नै बन्द गरेर चाहिँ बाबु नानीको पढ्न पाउने अधिकारको जुन हनन गर्नुहुन्छ नि बेला बेलामा, होइन, एउटा भनाइ छ नि मान्छेले प्रत्येक मान्छेलाई आफ्नो हात हल्लाउने त अधिकार हुन्छ अरे, तर आफ्नो हात हल्लाउँदा अर्का नाक ठोक्न पाइँदैन भन्ने एउटा भनाइ छ नि, होइन, अर्काको नाकमा ठोसिने गरी हात हल्लाउनु भएन नि। उहाँहरू आफ्नो माग चाहिँ उहाँ राख्दै गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकारको हनन गरिरहेका छौँ हामीले भन्ने कुराहरू किन भुल्नुहुन्छ? म बारम्बार उहाँलाई भन्छु, तपाईँहरूको माग गर्ने तरिकाहरू विभिन्न हुनसक्छन्, तर यो बन्दमै तपाईँहरू किन पुग्नुहुन्छ? जुन चिज तपाईँले भोलि तपाईँले एउटा चाहिँ आज गर्नु भएको छ, भोलि त्यही चिज तपाईँको विद्यार्थीले भोलि सिक्छ, के सिक्छ तपाईँहरूबाट, त्यही अपेक्षा गरेको हामीले होइनौँ। त्यस कारणले तपाईँले नगर्नुहोस् हामी बारम्बार भनेका छौँ, र उहाँको माग चाहिँ चाहेको छ, त्यो विद्यालयले पुरा गर्नुपर्छ। र अहिले पनि मैले भने त्यसको लागि विद्यालयले आफूलाई पहिला पारदर्शी बनाउनु पऱ्यो, व्यवस्थित गर्नु पऱ्यो, त्यो आफ्नो गतिविधिलाई अभिभावक समस्या ल्याउनु पऱ्यो। साँच्चै नै विद्यालय चल्न चाहिँ नसकेको अवस्था हो भने अभिभावकले हिजो पनि सहयोग गरेको आज गर्दैन भन्ने कुरो होइन। अब त्यो चलाउन नसक्ने भए किन सञ्चालन गर्ने, यो पनि प्रश्न आउला। हजुर, शिक्षकलाई तलब दिन नसक्ने त्यस्ता कतिपय उदाहरण पनि छन्, बेला बेलामा समाचार पनि आइरहन्छन्। यदि शिक्षकलाई तलब दिन सक्दैन भने त्यो विद्यालय किन सञ्चालन गर्ने त? त्यो पनि एउटा विषयवस्तु हो नि। हिजो तपाईँको विद्यालय कुन कुन परिवेशमा खोलियो त्यो त्यसले महत्त्वपूर्ण कुरो राख्छ। हिजो तपाईँको विद्यालय खोल्ने बेला कोहीसँग तपाईँको अभिभावकसँग कसैसँग सरसल्लाह गरेर विद्यालय एउटा कसैको लडमा खोल्ने अनि खोलेको भोलिपल्ट आएर भने विद्यालय चलाउन सकिनँ भने कोबाट आएर भन्ने, होइन, विद्यालयको क्षमता अनुसार पनि राख्नु पऱ्यो शिक्षा। एकदम एकदम एकदम, मैले अघि भने आफ्नो पुग्दैन, मैले भनिनँ अघि 150 बच्चा छ भने उसलाई माफी किन चलाउनु पऱ्यो? कसैको करले उसलाई माफी चलाइदिनु पर्ने त होइन, ऊ सक्दैन भने उसले नचलाउनु पऱ्यो। तपाईँको हरेक चिज तपाईँको जन्मिएका चिज सबै हुर्किन्छन् भन्ने ग्यारेन्टी छैन नि, होइन, त्यही कारण उहाँले त्यसलाई जगाउन सक्नु पऱ्यो कि प्रतिस्पर्धामा आफूलाई अगाडि ल्याउन सक्नु पऱ्यो, होइन, उहाँहरू आफै अस्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ अनि एकजना अगाडि जाने अर्को एउटा पछाडि पर्ने त भइहाल्छ। फेरि पनि लगभग अन्त्यतिर छौँ, यो अस्वस्थ प्रतिस्पर्धा हटाउनको लागि यहाँको सल्लाह सुझाव र खेल्ने भूमिका प्रतिबद्धता के रहन्छ अभिभावकसँगको? होइन, हामीले भन्यो भने हामी सधैँ विद्यालयलाई एउटा व्यवस्थित गर्नुपर्छ, विद्यालयहरू चाहिँ राम्रो भएर चल्नुपर्छ र उसले एउटा क्वालिटीको शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौँ। त्यसकै लागि हामी लागि परेका छौँ, ती तिनै कुराहरूमा हामी सधैँ उहाँलाई जोतिरहेका छौँ। सम्बन्धित सरकार, हामी त वास्तवमा पुलको काम गर्ने मान्छे, हेर्नुहोस् है, सम्बन्धित निकायले काम गरेन भने तपाईँहरूले किन गर्नु भएन भन्ने, विद्यालयले गरेन भने किन तपाईँहरू चाहिँ राम्रो चलाउनु भन्ने, शिक्षकले पढाएन भने तपाईँले पढाउनु पर्ने होइन, किन राम्रो काम गर्नु भने, हामी सबैलाई हामी खसाउने एउटा बिचमा बसेर सबैलाई सजग गराउने मात्रै हो। हामीले आफैले कुनै निर्णय गरेर कुनै नयाँ काम गर्ने अथवा नयाँ चिज ल्याउने भन्ने कुरो भएन विद्यालयमा। त्यस कारण त्यसको लागि हामी हिजोदेखि लागिपरेका छौँ, अब पनि लागिपर्नेछौँ। हाम्रो अब अधिवेशन हुँदैछ, अब अधिवेशनबाट आउने नयाँ कार्य समितिले पनि एउटा योजना बनाउला, होइन, त्यही ढङ्गले भोलिका दिनमा आफ्नो गतिविधिलाई बढाउने र यो गुणस्तरीय शिक्षाको लागि सधैँ लागिपर्ने र एउटा राम्रो शिक्षा दिन सकोस् एउटा विद्यालयले भन्ने नै हाम्रो अभिप्राय हो। यहाँको कार्यकालमा के गर्नु यहाँले? हाम्रो कार्यकाल, मेरो कार्यकालमा तपाईँ भन्नुपर्दा त अब यो अभिभावकलाई यो सुसङ्गठित नै मेरै कार्यकालमा सुरु भयो। 64 सालबाट जुन हो यो अभिभावक सङ्घ हाम्रो विद्युत रूपमा चितवनमा त्यसलाई हामीले अगाडि बढायौँ र यो आज यो अवस्थामा आइपुगेको छ। यो विद्यालयहरूमा चाहिँ तपाईँको चाहिँ निरीक्षण गर्ने, अनुगमन गर्ने, सुझाव दिने, शिक्षकालयसँग बसेर सहकार्य काम गर्ने, प्राप्सन चितवनसँग तपाईँको सधैँ सहकार्य गर्ने, प्राप्सन चितवनलाई चाहिँ तपाईँको चाहिँ तपाईँहरू यसरी चल्नुहोस् भनेर एउटा चाहिँ खालको चाहिँ गाइडलाइन गर्ने, होइन, एउटा विद्यालयहरूमा चाहिँ गएर तपाईँ विद्यालयलाई यस्तो हुनुपर्छ भनेर चाहिँ विद्यालयलाई चाहिँ एउटा सम्झाउने र विद्यालयलाई वास्तवमा एउटा विद्यालय यो ढङ्गले चल्नुपर्छ, तपाईँहरूले यस्तो खालको दिनुपर्छ भनेर विद्यालयलाई एउटा चाहिँ सहकार्य गर्ने भन्नुहोस् न, समान काम हामीले गऱ्यौँ र आज हामी यो अवस्थामा आइपुगेका छौँ। अन्त्यमा छौँ, यो अधिवेशन पर्सि 17 गति हुँदैछ यहाँहरूको, अधिवेशनका सन्दर्भमा अन्तिममा के छन् भन्न मन लागेका कुराहरू? हामी अभिभावकहरूको अधिवेशन हुँदैछ 17 गते र म सम्पूर्ण अभिभावकहरूलाई म यहाँबाट के भन्न चाहन्छु भने हामी सबै अभिभावकहरूको पिरमर्का समस्यालाई बुझेर हामी कार्यक्रम बनाउने प्रयत्न गरिरहेका छौँ। अब आउने कार्य समितिले पनि त्यो चिजलाई अरू महत्त्वका साथ उठाउनेछ र सम्पूर्ण विद्यालयका प्राचार्यज्यूहरूलाई पनि हामीले खबर गरिसकेका छौँ कि तपाईँ सम्बन्धित विद्यालयबाट विद्यालयमा पिटिए गठन गरेर त्यहाँबाट एकजना प्रतिनिधि चाहिँ पठाइदिनु होला भनेर कहीँ कतै छुट भएको भए पनि मैले यसैलाई आधारमा र सूचनामा र सहयोग गरिदिनु पनि सम्पूर्ण हार्दिक अनुरोध गर्दछु र भोलिका दिनमा पनि यहाँले सबैले आफ्नो ठाउँबाट यो अभिभावकसँगलाई सहयोग गरेर भोलि हाम्रा समस्याहरू समाधान गर्नको लागि यहाँहरूको अमूल्य सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिन चाहन्छु। यहाँको आकाङ्क्षा छ कि छैन यसपालि? मैले सकभर मैले यसपालि चाहिँ अब आकाङ्क्षा नगरौँ भन्नेमा म पुगेको छु। साथीहरूलाई भनेको छु कि म अब दुईवटा टर्म मैले चलाइसकेँ, त्यस कारणले गर्दा अब साथीहरू तयार हुनुहोस्, अब यो नेतृत्व हस्तान्तरण गर्न म आतुर छु भनेर मैले साथीहरूलाई भनेको छु। साथीहरू एक से एक हुनुहुन्छ, साथीहरू नेतृत्व दिनुहुन्छ भन्ने कुरा म विश्वस्त छु। हुन्छ, हामीलाई समय दिनुभयो, स्टुडियोसम्म आइदिनु भयो, अधिवेशन अनि संस्थागत विद्यालयमा अभिभावकले खेलेको भूमिकाका विषयमा कुराकानी गर्नु, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद यहाँलाई पनि मलाई यहाँसम्म बोलाएर मेरो आफ्ना विचारहरू राख्ने, अधिवेशनको पूर्व सन्ध्यामा आफ्नो भनाइहरू राख्ने जुन एउटा अवसर प्राप्त भयो त्यसको लागि म अर्पण रेडियोलाई पनि आफ्नो तर्फबाट संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्छु। हस्, धन्यवाद। संस्थागत विद्यालय अभिभावक सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र नेउपानेसँग हामीले कुराकानी गऱ्यौँ। 17 गति हुन लागेको अभिभावक सङ्घको अधिवेशन, त्यसै गरी संस्थागत विद्यालयको अवस्था, अभिभावकको भूमिका, यस विषयमा केन्द्रित रहेर कुराकानी गऱ्यौँ। आजको लागि अर्पण बहसको समय सकिएको छ। आगामी साता कुनै एक फरक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ। कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ। प्रविधि कार्यसँगलाई पनि विशेष आभार प्रकट गर्छु। आजको श्रृङ्खलाबाट आजका अतिथि राजेन्द्र नेउपानेसँगै ध्रुवराज छुट्टिन्छु। नमस्कार।